नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। पार्टीभित्रको विवाद समाधानका लागि माओवादी अध्यक्ष प्रचण्डद्वारा 151 सदस्य केन्द्रीय समितिको प्रस्ताव, अध्यक्षको प्रस्तावमाथि बन्द सत्रमा छलफल शुरू। नेकपा एमालेका अध्यक्ष खनाल 20 सदस्य टोलीको नेतृत्व गर्दै आज चीन जाँदै भ्रमण टोली जेठ 2 गते स्वदेश फर्कने। नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका 230 जना बालिकालाई बिक्री गर्ने बोको हरामद्वारा चेतावनी। बालिकाको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाइजेरियाली सरकारको चौतर्फी आलोचना। र इण्डियन प्रिमियर लीग आईपीएलमा आज रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इण्डियन्स भेट्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। पार्टीभित्रको विवाद समाधानका लागि माओवादी अध्यक्ष प्रचण्डले 151 सदस्य केन्द्रीय समितिको प्रस्ताव गर्नुभएको छ। प्रचण्डको प्रस्तावमाथि बन्द सत्रमा छलफल शुरू भएको छ। विराटनगरमा जारी राष्ट्रिय सम्मेलन ल्यामडी पोखरेलले पेश गरेको विधान संशोधन प्रस्तावमा भने 75 निर्वाचित र 24 मनोनित गरी 900 सदस्य केन्द्रीय कमिटिको प्रावधान राखिएको थियो। सम्मेलनका लागि तयार पारिएको कार्यविधिमा पनि 900 सदस्य केन्द्रीय समितिको प्रस्ताव गरिएको थियो। आफूले सोमबार ल्याएको 900 सदस्य केन्द्रीय समितिको प्यानलमा बाबुराम भट्टराई पक्षले आपत्ति जनाएपछि प्रचण्डले केन्द्रीय समितिको संख्या बढ़ाउने प्रस्ताव गर्नुभएको छ। 151 सदस्य समिति मध्ये 900 जना राष्ट्रिय सम्मेलनबाट र बाँकी केन्द्रीय समितिले पछि मनोनयन गर्ने प्रचण्डको प्रस्ताव छ। यसैबीच केन्द्रीय समिति गठनमा समिति हुन नसके बन्द सत्र स्थगित गर्ने शीर्ष नेताहरूले गृह कार्य थालेका छन्। नेतृत्वमा सहमति हुन सकेन, त्यसैले काठमाडौँ गएर मिलाउला भन्दै हाउसलाई कन्भिन्स गर्ने र बन्द सत्र स्थगित गर्नेबाट शीर्ष नेतृत्वमा छलफल भइरहेको एक नेताले जानकारी दिनुभयो। आज 1 बज्न लाग्दा बन्द सत्र पुनः शुरू भएको हो। प्रचण्डले ल्याएको प्यानलमा बाबुराम पक्ष सहमत नभएको र निर्वाचनको विधिमा जान समेत नमानेको हुनाले केन्द्रीय समितिको गठन प्रक्रिया थाँती राख्ने प्रस्ताव अघि सारिएको हो। तर हाउसले के सहमति गर के निर्वाचन गर भनिरहेको हुनाले शीर्ष नेताहरूको प्रस्ताव हाउसबाट पारित हुन गाह्रो पनि अनुमान धेरैको छ। हाउसको सामना प्रचण्ड पक्षले आफै गर्नुपर्ने बाबुराम पक्षका नेताहरूको जोड छ। नेकपा एमालेका अध्यक्ष जननाथ खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा एमालेका अध्यक्ष खनाल 1 साताव्यापी भ्रमणका लागि चीन जान लाग्नु भएको हो। अध्यक्ष खनालले 20 सदस्य टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुहुनेछ। दिउँसो 4 बजे एयर चाइनाको उडानबाट अध्यक्ष खनाल नेतृत्वको टोली लासा हुँदै बेजिङ जाने कार्यक्रम रहेको छ। अध्यक्ष खनालले चीनमा पुगेर भेट्ने नेताहरूको भने टुङ्गो लागिसकेको छैन। 2063 वैशाखमा पनि खनालले चीन भ्रमण गर्नुभएको थियो। खनालको टोलीमा सचिव विष्णु प्रसाद पौडेल, पोलिट ब्यूरो सदस्य बेदुराम भूषाल, केन्द्रीय सदस्य परशुराम मेगी गुरूङ, एकबहादुर राणा, गरिमा शाह, शत्रुधन महतो र चन्द्रबहादुर साई लखारका नेताहरू रहनु भएको छ। भ्रमण टोली जेठ 2 गते स्वदेश फर्किनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जेठ 2 साता हुन लागेको महाधिवेशनमा 100,000 जनतालाई काठमाडौँमा उतार्ने तयारी गरेको छ। पार्टीको अहिलेसम्म विभिन्न देश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको तथा वैशाखको अन्त्यसम्ममा सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न गरेर जेठको 10 गतेदेखि काठमाडौँमा महाधिवेशन गर्ने कार्यक्रम राप्रपा नेपालले तय गरेको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाढी शाखामा करिब 11 करोड़ बक्यौदा रकम रहेको छ। वितरण केन्द्रले दिएको जानकारी अनुसार 10.94 करोड़ बक्यौदा बाँकी छ। बक्यौदा रकम मध्ये सबैभन्दा बढ़ी सड़क बत्तीको रहेको प्राधिकरण वितरण केन्द्रका लेखाधिकृत अर्जुन प्रसाद ढुंगनाले जानकारी दिनुभयो। रत्नगर नगरपालिका र आसपासका गाविसका सड़क बत्ती प्रयोगबाट 4.88 करोड़ उठ्न बाँकी रहेको ढुंगनाले बताउनुभयो। त्यस्तै 3.44 करोड़ रास्तमा रहेको प्राधिकरण

अन्तर्राष्ट्रिय समाचार नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका बालिकाहरूलाई आतंकवादी समूह बोको हरामले बेच्ने चेतावनी दिएको छ। तीन साता अघि उत्तरी नाइजेरियाको बोर्ना राज्यको चिबोक शहर स्थित अंग्रेजी माध्यमबाट पढ़ाई हुने विद्यालयबाट ती 230 बालिका अपहरण गरिएका थिए। बोको हरामका नेता अबू बाकर सिकोईले भिडियो सन्देश जारी गरी बालिकाहरूलाई आफ्नो समूहले अपहरण गरी बन्धक बनाएको र उनीहरूलाई बेचबिखन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। उनले बालिकाहरू आफ्नो सम्पत्ति भएको र भगवानले उनीहरूलाई बेच्नु भने आदेश दिएकाले त्यसैलाई पालना गर्न लागि बताएका छन्। बोको हरामले अंग्रेजी माध्यममा पढ़ाई हुने विद्यालयमा दर्जनौ पटक आक्रमण गरी पश्चिमा शिक्षाको विरोध गर्दै आएको छ। अपहरित बालिकाहरूको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाइजेरियाली सरकारको चौतर्फी आलोचना भएको छ। राष्ट्रपति गुडलक जोनाथनले बालिकाहरूको उद्धारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। मुस्लिम राज्यको वकालत गर्दै सन् 2009 हिंसात्मक गतिविधि गर्दै आएको बोको हरामको आक्रमणमा पनि सयौंले ज्यान गुमाइसकेका छन्। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको चौथो स्थानमा बेंगलोर र पुच्छारमा रहेको मुम्बई बीचको खेल बेलुका 8:15 वानखडे क्रिकेट स्टेडियममा मुम्बईमा हुनेछ। प्रतियोगितामा 6 खेल खेलेको बेंगलोर 3 जित र 3 हार बेहोर्दै 6 अंक छ भने समान खेल खेलेको साबिक विजेता समेत रहेको मुम्बईले 1 खेल मात्र जितेको छ। आज मुम्बईले खेल जिते एक स्थानमाथि ओक्लिनेछ भने बेंगलोरले जिते अंक तालिकामा कुनै परिवर्तन हुने छैन। जारी प्रतियोगितामा 7 खेल खेलेको चेन्नई 12 अंकका साथ शीर्ष स्थानमा छ। दिउँसो 2 अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पार्टीभित्रको विवाद समाधानका लागि माओवादी अध्यक्ष प्रचण्डद्वारा 151 सदस्य केन्द्रीय समितिको प्रस्ताव, अध्यक्षको प्रस्तावमाथि बन्द सत्रमा छलफल शुरू। नेकपा एमालेका अध्यक्ष खनाल 20 सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाँदै भर्मा टोली 2 गते स्वदेश फर्किने। नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका 230 बालिकाहरूलाई बिक्री गर्ने बोको हरामद्वारा चेतावनी। बालिकाहरूको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाइजेरियाली सरकारको चौतर्फी आलोचना। र इण्डियन प्रिमियर लीग आईपीएलमा आज रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इण्डियन्स भेट्दै। हवस् त, दिउँसो 2 अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।